يوم يكشف عن ساق، جس دن پنڈلی کھول دی جائے گی. ويدعون الى السجود، اور وہ سجدوں کی طرف بلائے جائیں گے، یعنی ان کو سجدہ کرنے کو بلایا جائے گا. فلا يستطيعون، تو وہ کر نہ سکیں گے. آپ ذرا امیجن کریں آیات کو، اللہ تعالیٰ کہہ رہے ہیں قیامت کے دن پنڈلی کھلے گی اور ان کو سجدوں کی طرف بلایا جائے گا، لیکن یہ سجدے کر نہیں سکیں گے. خاشیتن ابصارهم ترحقهم ذلہ، ان کی نگاہیں جھکی ہوئی ہوں گی اور ان پر ذلت چھا رہی ہوگی. وَقَدْ كَانُوا يُدْعَوْنَ إِلَى السُّجُودِ وَهُمْ سَالِمُونَ، وہ دنیا میں سجدے کی طرف بلائے جاتے تھے اور اس وقت تو وہ صحیح سالم تھے. اللہ اکبر. اب یہ کیا صورت ہوگی؟ اس میں دو باتیں ہیں. پہلی بات تو یہ ہے کہ پنڈلی کھولی جائے گی. ساق کہتے پنڈلی کو. اب یہ کیا ہے، کیوں بولا گیا، یہ اس سے کیا مراد ہے؟ تو اس کے بارے میں آپ دیکھیے کہ ایک روایت ہے، ابو سعید الخدری رضی اللہ عنہ فرماتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا قیامت کے دن پروردگار اپنی پنڈلی کھولے گا تو ہر مومن مرد اور عورت سجدے میں گر پڑیں گے، صرف وہ لوگ باقی رہ جائیں گے جو لوگوں کو دکھلانے یا سنانے کے لیے سجدہ کیا کرتے تھے. وہ سجدہ تو کرنا چاہیں گے لیکن ان کی پشت اکڑ کر ایک تختے کی طرح ہو جائے گی. یہ بخاری کی روایت ہے. تو اب پنڈلی سے مراد کیا ہے؟ تو پہلی بات یہ کہ یہ ایک محاورہ بھی ہے. عرب لوگ جو تھے اس کو محاورے کے لیے بولتے تھے. اور دوسری بات ہے کہ اس حدیث کو سامنے دیکھ لیں تو پھر اللہ کی پنڈلی کیسی ہے، کس طرح کرتی ہے، ہمیں اس کی ضرورت ہی نہیں بات کرنے کی. قیامت کی ہولناکیوں کی طرف اشارہ ہے. اتنی وحشت ہوگی اس دن، اتنی گھبراہٹ ہوگی کہ ہر بندہ اللہ تعالیٰ کو دیکھ کر جھکنا چاہے گا. میں آپ کو اس کی چھوٹی سی ایک مثال دینا چاہوں گی. کسی شخص کے بارے میں آپ کے دل میں بہت روب ہو اس کا، یعنی آپ کے دل میں کسی کا روب ہے، آپ مروب ہیں، بہت آپ کا بڑا ہے، آپ سے رتبے میں، مال میں، واٹس ایور، ایک دم آپ اس کو اپنے سامنے دیکھیں تو کیا کرتے؟ بعض لوگ تو ایک دم کھڑے ہو کے جی جی جی جی ہاتھ سینے پہ باندھ لیں گے، کوئی جھکنے لگتا ہے، کوئی کچھ کرنے لگتا ہے نا. تو جب قیامت کے دن اللہ سبحانہ تعالیٰ میدان محشر میں نزول فرمائیں گے، اگلی صورتوں میں ایک صورت میں اس کا تذکرہ آنے والا ہے کہ قیامت کے دن اللہ تعالیٰ کا عرش جو ہے وہ اٹھا کے فرشتے میدان میں آئیں گے. اب آپ سوچیں ایک بڑا سا دربار ہے اور بادشاہ سلامت، دنیا کے تو چھوڑے، اللہ کی ذات جو مالک الملک ہے، جس کا اصل میں ہم امیجن نہیں کرتے نا اللہ کی ذات کو، پہاڑ، دریا، سمندر، چاند، ستارے، ایسٹ، ویسٹ، مشرق، مغرب، پوری دنیا کو سوچیں کہ اس کا مالک آپ کے سامنے آ رہا ہے تو کیا دل نہیں دھک دھک کر رہے ہوں گے؟ بندے کے دل میں روب نہیں تاری ہوگا؟ اس کی کیفیت کی وجہ سے لوگ جھکنا چاہیں گے، خود ہی سلامیاں پیش کرنا چاہیں گے، خود ہی سجدے کرنا چاہیں گے، لیکن سب نہیں کر پائیں گے. وہی کریں گے جو دنیا میں اللہ کے لیے عادت تھی اور فرض سمجھتے ہوئے اور محبت میں سجدے کرتے تھے. دیکھیں اس میں وہ بھی لوگ حدیث میں آ گیا کہ جو کرتے تو تھے لیکن ایسے ہی کرتے تھے، دکھاوے کے سجدے تھے، سنی سنائی باتیں، کہی کہلائی باتیں. اور یہ آیت تو اتنی مجھے زیادہ جھنجھوڑتی ہے نا کہ کان یدعون الی السجود وہم سالمون. اللہ تعالیٰ کہتے ہیں کل کے دنیا میں یہ سجدوں کی طرف بلائے جاتے تھے، دن میں 5 بار حی علی الصلاۃ اور حی علی الفلاح کی آواز لگتی تھی، اور تب یہ ٹھیک ٹھاک تھے، کھاتے پیتے، جس طرح کہنا چاہیے کہ بالکل کڑیل جوان تھے، تب تو انہوں نے کیے نا. اور ان آیتوں پہ آ کے مجھے ایک بہت زیادہ کسی کی یاد بھی آ جاتی ہے، بہت اچھے انسان تھے، اللہ تعالیٰ ان کی مغفرت کر دے، اب تو دنیا میں نہیں ہے، جس کو کہنا چاہیے نا کہ دنیاوی لحاظ سے بھی پڑھے لکھے تھے، نائس اخلاق کے بھی، ہر خوبی جو کسی ایک بندے میں انسانی ناطے سے ہونی چاہیے وہ ان میں تھی. لیکن یعنی کچھ باتیں ایسی ہوتی ہیں نا جب بندہ بہت ایک لیول پہ پہنچ جاتا ہے تو اپنی جوانی میں کبھی کبھی یہ مثال دے دیا کرتے تھے کہ بھئی دیکھو نا، ہر سوال کو صحیح حل کرنا ضروری تو نہیں ہوتا، کیونکہ ٹیچر بھی تھے، پروفیسر تھے. مثال دیتے تھے کہ دیکھو اگر کسی کو 8 سوال کرنے ہیں امتحان میں سے، 8 میں سے 5 چلے کرنے ہیں، تو ان 5 میں سے اگر کوئی 4 بھی کر لے گا تو پاس تو ہو ہی جائے گا نا، 3 بھی کر لے گا تو پاس ہو جائے گا نا، اس طرح کی بات تھی. تو تھوڑا سا غفلت ہوگی نماز سے، अच्छे इंसान बहुत थे, अल्लाह को पता है अल्लाह अच्छे लोगों को वैसे दुनिया में ही पाक करता है। एक ऐसी बीमारी का शिकार हुए कि उनकी बैक बोन में प्रॉब्लम आ गई और फिर उसके ऑपरेशन और वट्स एवर कि अपनी ज़िंदगी के आखिरी 8-10 साल मेरा ख्याल है कि हमने उनको बिस्तर पे देखा है। यानी 7 फुट से ऊंचा उनका कद था, लेकिन उनको फिर बोन्स की, हड्डियों की एक ऐसी बीमारी हुई कि हड्डियाँ घुलने लगी। और आप इमेजिन कर सकते हैं कि जब उनका जनाजा उठाया तो इतना सा था, चंद फुट का, बच्चे का जनाजा जैसे होता है। तो बीमारी के दौरान मुझे याद है कि एक दफ़ा उनके पास जब बैठे और बात हुई तो रो रहे थे, तो इस आयत का हवाला देते थे कि हमारी तो ये हालत है कि जब हमें सजदों के लिए बुलाया जाता था तो हम नहीं जाते थे, तो आज नहीं जा सकते। अब कहते थे कि अब बात समझ आती है कि कंपलसरी भी तो होते ही है ना। तो आप देखिए कि हर चीज़ का जो तान टूटती है ना, वो नमाज पे टूटती है और आजजी से टूटती है। आज कितने ही हम लोग सजदों से गाफिल होते हैं। माँ बाप अगर नहीं पढ़ेंगे तो बच्चे कहाँ पढ़ेंगे, और बच्चों को भी अगर मार बांध के पढ़ाई तो वो क्या पढ़ाई। कल क्यामत की बातों को सामने रख लें तो सोच बदलने लगती है। अल्लाह ताला कहते हैं फजरनी, छोड़ो मुझको, व मैं युकज्जिबु बिहाज़ल हदीस, और जो इस बात को झुठलाता है, यानी अल्लाह चैलेंज करें, पीछे हटो पीछे हटो, मुझे छोड़ो, मैं और मेरे सामने उसको कर दो जो मेरी इस बात को झुठलाता है। सनस्तदरिजुहुम मिन हैसु ला यालमून, अन करीब हम उनको वहां से खींचेंगे जहां से ये गुमान भी नहीं कर सकते। मुराद ये कि मैं इनकी रस्सी दराज करूंगा, जिनको दुनिया में अल्लाह की बातों के ऊपर बहुत ज्यादा बातें करना आती हैं, बहुत कुछ होता है, तो वो जरा क्यामत के दिन मेरे सामने कर दिए जाएं, मैं इनको पकड़ूंगा। यहाँ जो लफ्ज है ना सनस तदरीजू, तो इस दिद राज से है, दाल रौ जीम इसका रूट है, दरजा से। इसकी दो मुख्तलिफ किस्म की तफसीरें होती हैं, यानी इसमें तदरीज है और दूसरा आहिस्तगी है। इशारा है उन सारे दुश्मनों की तरफ जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के दीन के दुश्मन बने हुए थे, जो अल्लाह के दीन के रास्ते की रुकावट बने हुए थे। अल्लाह ताला कह रहे हैं कि ये बहुत बड़ा बनते हैं, ये माल और दौलत के नशे में चूर हैं, ए नबी आप बीच में से हट जाइए, मैं अब इनको ऐसा खींचूंगा कि इनको पता ही नहीं चलेगा वो क्या होगा। वह उमली लहुम इन न कैदी मतीन, और इनको ढील दूंगा और मेरी तदबीर का कोई तोड़ नहीं है। असल में यहाँ अल्लाह सुबहान तला का कानून इमहाल या कानून इस्तदराज है। पीछे भी इसकी बात हुई है, लेकिन थोड़ा सा इसको दोहराती हूँ। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस में आता है, खुलासा है उसका, कि जब तुम देखो कि किसी को नाफरमानियों के बावजूद दिन ब दिन रिस्क, माल, औलाद, शोहरत, फेम, यानी जो दुनिया में चीज़ें हो सकती हैं वो ज़्यादा से ज़्यादा होती जा रही हैं, तो समझ लो कि ज़ालिका इस्तिदराज, ज़ालिका इस्तिदराज, ये अल्लाह की तरफ से एक ढील है, ये ढील है। अल्लाह ताला उनको ज़्यादा दे के आज़माता है। मतलब आप देखिए कि एक शख्स है, वो गाफिल है, शुरू में कम मसरूफ था, नमाज पढ़ता था, फिर थोड़ा कारोबार फैला, अब क्या हुआ कि वक्त और कम हो गया, बिजनेस बढ़ गया, अब क्या हुआ पहले 5 नमाज़ें जमात के साथ ही तो अब घर में पढ़ने लग गए, अल्लाह ताला और माल देता है, फिर उसके बाद क्या होगा वो 5 की 4 रह जाती हैं और माल। ये जो अल्लाह का उसको और माल देना है ना, ये है इस्तदराज, इस्तदराज। अल्लाह ताला उसको वहाँ लेके जाएगा जहाँ एक भी नहीं पड़ेगा, और जिस दिन वो एक भी नहीं पड़ रहा होगा ना, तो फिर एकदम उसकी रस्सी को खींचेगा कि फिर उसकी चीखें निकल जाएंगी। यानी दुनिया में जब हम कोई गलत काम करें और उसका कोई फौरी नतीजा गलत ना निकले, कोई सज़ा ना मिले, कोई पुलिस ना पकड़े, कोई हमें दुनिया में उस पर सज़ा ना आए, बीमारी ना आए, तो समझ लें कि अल्लाह ढील दे रहा है कि अब मैं देखता हूँ कि अब ये इस गुनाह के बाद शर्मिंदा होता है या कि इसके बाद ये और खुशी महसूस करता है। और अमूमन लोग यहाँ से गलती खा जाते हैं, कहते हैं देखो अल्लाह खुश है तभी तो दे रहा है, तुम्हें क्या मिल रहा है नमाजें पढ़ पढ़ के, तुम दीन पे आए हो तो तुम्हारी तो और ही ज़िंदगी मुहाल हो गई है, तुम्हारा तो अब हाल ही बड़ा पतला हो गया, हमें देखो हम दुनिया में भी खुश हैं आगे भी खुश होंगे। ये कुरैश मक्का जो थे ना, ये नबी सल्लम को आके कहा करते थे, कहते थे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तू देख तेरे पास है क्या, हमें देख, बेटे हमारे, औलाद हमारी, खूबसूरती हमारे पास, जिस रब ने हमें यहाँ दे दिया ना वो वहाँ भी दे देगा, अच्छा, ये बहुत बड़ा मुगलता होता है लोगों का कि जिस रब ने यहाँ दे दिया ना वो वहां भी देगा, हालांकि यहाँ देने और वहां देने में कितना बड़ा फर्क है, पीछे हम बात कर चुके हैं ना कि यहाँ दिया उसने इम्तिहान के लिए, वहां देगा इनाम के तौर पे। जैसे दुनिया में किसी को ऑफिस की तरफ से गाड़ी मिल जाती है, वो इम्तिहान है, जरूरत के लिए दी गाड़ी, जाओ इस्तेमाल करो, हर महीने उसको चेक करेगा, बिल लगेगा, उसकी गैस कितनी है, व्हाट्स एवर, जो भी उनकी डिमांड्स है उनके काम भी करने हैं। लेकिन एक शख्स 10-20 साल किसी कंपनी में काम करता है, गाड़ी अच्छी इस्तेमाल करता है, वो कोई भी उनके साथ कोई 420 नहीं करता, तो बिल आखिर वो जब रिटायर होने लगता है तो वो उसको कहते हैं चलें जी आज आपकी रिटायरमेंट भी है और आपका फंक्शन है, और एक ब्रांड न्यू गाड़ी की चाबी दे देता है कि आपकी सारी जिंदगी की अच्छी परफॉर्मेंस के नतीजे में आपको ये गाड़ी अभी इनाम के तौर पे दी जा रही है। दोनों गाड़ियों में फर्क होगा, जमीन आसमान का फर्क है। किसी की गाड़ी जो आपको काम के लिए मिली है, हर वक्त सांस आपका सूखा रहेगा, ये मेरी नहीं है, ये उसकी है, ये मुझसे पूछ होगी, और जो गाड़ी आपकी अपनी है उस पर आपको खुशी होगी। इस दुनिया की सारी नेमतें हमें इम्तिहान के लिए मिली हैं, वहां जाके इनाम के लिए मिलेंगी। तो अगर ये मुगालता किसी के दिल में है ना, तो आज इसको निकाल दे कि जिसने यहाँ दिया है वो वहां भी दे देगा। देखिए, अल्लाह सुब्हान तआला भोला नहीं है जितना हम उसको समझे में, हम भोले बन के अल्लाह से लेने वाले बन जाते हैं। वरना आप सोचें, जो मेहनतें करेंगे, जिन्होंने बेचारों ने अपनी जिंदगी अल्लाह की इताअत की कर दी, आप बताएं कि फिर उनमें और दूसरे में फर्क क्या रहा? क्या ये इंसाफ होगा? एक एग्जामिनर है, पांचों सवाल ठीक करने वाले को भी उतने ही नंबर दे जो 4 सवाल गलत करके एक ठीक करने वाले को दे, 3, 2, कुछ भी ना लिखने वाले को वो दे। क्या आप इस एग्जामिनर को एग्जामिनर कहेंगे? चले, दुनिया में रिश्वत चलेगी, कोई हाथ लंबा है, किसी की सिफारिश आ गई, क्या अल्लाह ताला को हम इतना गैर मुनसिफ समझते हैं? खुल के अपने दिल को इस पर टटोला जा सकता है कि मैं कहाँ खड़ा हूं, हम अपना कहाँ का मुकाम है, यहां बैठ के लिख सकते हैं। ये अल्लाह ने खुद ही दुनिया में बता दिया कि देखो, मैंने तुम्हें पहले बता दिया कि तुम दो मुख्तलिफ रास्तों के राही हो, जो जितना करेगा उतना मिलेगा, कोशिश करो, बरकत वो डाल देगा। अल्लाह को पता है हालात के, वो ये नहीं कहता कि 1,000 देने वाले ये जीतेगा, बाद दफा 100 देने वाला भी जीत जाता है, क्योंकि उसके पास 100 में से सिर्फ 200 ही थे और 1,000 वाले के पास 10,000 और भी मौजूद था। ये हम नहीं कह सकते कि करनी कितनी कोशिश है, लेकिन हाथ तोड़ के नहीं बैठना। अल्लाह सुब्हान तआला फरमाते हैं, अम तसअलुहुम अजरन फहुम मिन मगरमिन मुसकलून, कि अल्लाह के नबी आप इनसे कोई माल मांग रहे हैं इसके ऊपर कि जिसके तावान के बोझ से ये दबे जा रहे हैं? दोबारा कहा जा रहा है कि अल्लाह के नबी, आप जो लोगों को अल्लाह की तरफ बुला रहे हैं, आप अल्लाह का पैगाम दे रहे हैं, जो कुछ कर रहे हैं आप बेलौस हैं, बेगरज होकर कर रहे हैं, तो अब ये कुरैश के सरदार आपकी दावत को कबूल नहीं करते, क्या है इसकी वजह? क्या आपने इनसे कोई माल मांगा? देखिए कि माल की वजह से एक इंसान को अल्लाह का रास्ता मुश्किल लगने लगता है, क्योंकि वो दोहरी आजमाइश हो जाती है ना। एक तो आजमाइश होती है कि अल्लाह का रास्ता वैसे ही बोझल लगता है, बस अगर आप देखिए कि मस्जिद में जाके नमाज पढ़ना वैसे ही बड़ा मुश्किल है, घर के आरामदेह माहौल से निकले इंसान, वजू करे, सर्दी गर्मी में बाहर निकले, ड्राइव करे कोई 5-10 मिनट, फिर मस्जिद में जाए, और मस्जिद में चले चले ही गए कि चलो भाई मेरा ही फायदा है, एक की बजाय मेरी 25 या 27 नमाजें हो गई, जितनी भी हो गई, लेकिन पता ये चल जाए कि मस्जिद के दरवाजे पे कोई खड़ा है जो साथ हमसे चंदा भी मांगेगा, तो ज्यादा मुश्किल हो जाएगा ना। तो अल्लाह कह रहे हैं कि नबी आपने तो इनसे कभी कुछ मांगा भी नहीं, क्या तावान या मगरम जो है ना, ये टोल टैक्स को कहते हैं, जैसे टोल देते हैं ना, गरिमा से गोरामा का लफ्ज आता है, गरिमा कर्जे को भी कहते हैं, बोझ को भी कहते हैं, यानी कि क्या आप इनसे कुछ मांगते हैं इस काम पे? और अल्लाह के नबी की जिंदगी गवाह थी इस बात पे कि आपने अपने लिए कभी लोगों से नहीं मांगा, अगर आपने कभी कॉल दी भी तो वो अल्लाह के रास्ते की दी, वो तबूक के मौके पे दी या कभी बदर के मौके पे दी होगी, आपने तो कभी इनसे मांगा ही नहीं है। अम इंदहुमुल गैब फहुम यक्तुबून, या इनके पास गैब है जिसे वो लिख लेते हैं, यानी मुराद क्या कि क्या इन्होंने गैब के पर्दे को हटा के देख लिया कि ये अल्लाह का भेजा हुआ रसूल नहीं है, कोई वही नहीं आती, ऐसे ही उठ के बातें करने शुरू हो गया, आखिर क्या वजह है ये कि इस रसूल की मुखालफत कर रहे हैं? कोई तो माकूल वजह होगी ना। आप देख रहे हैं कि पूरी सूरत का थीम जो है ना, ये तहफ्फुज़ रिसालत है। जैसे पूरी सूरत मुल्क हमें अल्लाह की शान बताती है ना, اللہ کا مقام، اللہ کی کنگڈم، اس کے اختیارات، اور پوری صورت قلم جو ہے وہ نبی صلی اللہ علیہ وسلم کی رسالت پہ ہے. کتنی دفعہ ہم نے 29واں پارہ پڑھا ہوگا، سب سے زیادہ پڑھے جاتے ہیں 29ویں 30ویں پارے. کبھی ہم نے ان دو صورتوں کے تھیم کو آپس میں میچ کر کے پڑھا تھا؟ کیسے ہمارے اندر تبدیلی آئے؟ یہ پورا پارہ ہمیں اللہ کے راستے کے کام کرنے کے طریقے سکھا رہا ہے. آگے آپ پڑھیں گے حضرت نوح کی کہانی پڑھ کے تو آنکھوں میں آنسو آ جاتے ہیں. پھر انسان تقابل کرتا ہے کہ میں نے کیا کیا ہے؟ ابھی میں نے تو اس راستے پہ بھی قدم ہی رکھا ہوگا جس راستے پہ اللہ کے اتنے بڑے بڑے اولو العزم پیغمبر ہو کے چلے گئے. تو اللہ تعالیٰ کہتے ہیں فاصبر لحکم ربک، بس آپ صبر کریں اپنے رب کے حکم کے آنے تک. ولا تکن کصاحب الحوت، اور مت ہو جائیں صاحب حوت کی طرح. یہ کون ہے؟ حضرت یونس کا لقب ہے، مچھلی کے پیٹ میں. حوت کہتے ہیں مچھلی کو، فش کو. کیا ہوا تھا؟ اذ نادا وہو مکظوم، جب انہوں نے پکارا اور وہ غم سے بھرے ہوئے تھے. مکظوم کزیما سے، یہ وہی ہے جو کاظمین الغیظ سورہ آل عمران میں ہم پڑھ چکے، غصے کو قابو کرنے والے. کزوم سانس کی نالی کو کہتے ہیں. یونس علیہ السلام کا تذکرہ ایک دم نبی صلی اللہ علیہ وسلم کے سامنے رکھا، اور ایسے لگ رہا ہے کہ اللہ کے نبی بڑے رنجیدہ تھے لوگوں کی باتوں سے، آپ کے جھٹلانے سے آپ کا دل ٹوٹا ہوا تھا. تو اللہ تعالیٰ ان کو کہانی سنا رہے ہیں، اللہ کے نبی اب غم تھوڑی کریں، آپ کیوں ایسے دل ہارتے ہیں؟ ان کی مخالفتوں سے کیا ہوگا؟ آپ بس یاد کر لیں صاحب حوت کو. حضرت یونس کو کیوں یہاں یاد کروایا گیا؟ جو لوگ پیچھے سے سنتے آ رہے ہیں وہ یہ واقعہ سن چکے ہیں، لیکن دہرا دیتی ہوں ہلکا سا، کہ حضرت یونس بھی اپنی قوم کی طرف بھیجے گئے. نینوا نام کی ایک بستی تھی جہاں یہ نبی بنا کر بھیجے گئے، باقی قوموں کی طرح انہوں نے بھی نہیں مانا. اب ہوتا کیا ہے کہ اللہ کا نبی جتنی مرضی قوم کی مخالفت ہو جائے، اپنی مرضی سے ان کو کوئی نہیں وارننگ دے سکتا کہ فلاں دن اللہ کا عذاب آ جائے گا یا کچھ، جب تک اللہ کا حکم نہ آئے. اور اللہ تعالیٰ کی یہ سنت ہے، جس بستی میں عذاب آنا ہوتا ہے نا تو وہاں کے نبی کو پہلے سے بتاتا ہے کہ دیکھو اتنے دنوں میں اتنے فلاں وقت پہ عذاب آنے والا ہے، آپ اپنے ساتھ جو مخلصین ہیں ان کو لے کے یہاں سے نکل جائیں، یہ اللہ کا وعدہ ہے. تو وہ جب نکلتے ہیں، جو ہی وہ لوگ نکلتے ہیں، جیسے موسیٰ اپنے ساتھ بنی اسرائیل کو لے کے نکلے، تو پھر فرعون پہ عذاب آیا. ساروں کو پہلے اللہ نے کہنا ہوتا ہے، پھر لیتے ہیں. لیکن حضرت یونس سے ایک خطا ہو گئی، اجتہادی غلطی کہہ لیں آپ. ان کی قوم نے ان کو اتنا ستایا، اتنا ستایا کہ اللہ کا حکم ابھی نہیں آیا تھا، لیکن یہ خود ہی کہہ بیٹھے کہ دیکھنا 3 دن کے اندر تم پہ عذاب آئے گا اور تم ختم ہو جاؤ گے. یہ ایسے جب ماں بڑی دکھی ہوتی ہے نا بچوں سے، تو خود سے کوئی دھمکی دے دیتی ہے، حالانکہ باپ نے اس طرح ڈانٹنا نہیں ہوتا. اب کیا ہوا کہ یہ کہہ تو بیٹھے، اب قوم تو ڈر گئی، ان کو پتہ تھا کہ یہ اللہ کا نبی ہے اور اس کی بات جھوٹ نہیں ہوگی. لیکن دیکھیے کہ اللہ تعالیٰ نے کیا معاملہ کیا. حضرت یونس نے یہ بات کہی اور وہاں سے نکلے اور بستی چھوڑ دی، اللہ کے حکم کا انتظار نہ کیا، بے صبری کی. وہاں ساحل تھا، کشتی لگی ہوئی تھی، اس میں بیٹھ گئے کہ میں یہ ملک چھوڑ رہا ہوں. جو ہی وہ کشتی بیچ میں آئی نا، دریا کے تو رک گئی. اس دور کا ایک رواج ہوتا تھا، کیونکہ غلامی عام تھی، کوئی غلام اگر اپنے آقا کو بتائے بغیر بھاگ آتا تھا نا، تو کسی بھی کشتی میں اگر وہ ہوتا تھا تو وہ کشتی رک جاتی تھی، کیونکہ اس دور میں کوئی پولیس اور اس طرح کی سی آئی ڈیز تو تھی نہیں، ایک فطری سا نظام تھا بنا ہوا. بہرحال جب کشتی بیچ میں رکی تو اب سارے ڈوبتے. لوگوں نے کہا کہ اس کشتی میں کوئی ایسا غلام ہے جو آقا کو بتائے بغیر آ گیا. فوراً حضرت یونس کو کلک کیا کہ یہ میں غلام ہوں اپنے آقا، یعنی اللہ کی بات سے پہلے ہی آ گیا ہوں. بجائے اس کے کہ سارے ڈوبیں، کشتی میں سے چھلانگ لگا دی نیچے. لیکن اللہ کا ارادہ کیا تھا؟ اللہ نے اس چھوٹی سی کشتی کے نیچے کتنی بڑی کشتی وہیل کی صورت میں رکھی ہوئی تھی، اس کو کہا کہ اس کو نگل جا. حوت کہتے ہیں وہیل مچھلی کو. مچھلی کے لیے کتنے عربی میں لفظ ہیں، ذنون، انہی کا نام نون بھی ہے. اب پیچھے بھی آپ پڑھ جو ذنون نام ہے ان کا، تو کوئی چھوٹی مچھلی ہوتی ہے، کوئی فش ہے، کوئی پاپلیٹ ہے، اور کیا کچھ مچھلیاں ہوتی ہیں نا، وہ ساروں کے. اب وہ مچھلی کے منہ کے اندر چلے گئے. وہاں جب گئے تو اب وہاں جا کے ذرا کھڑے ہوئے، روایتوں میں آتا ہے کہ جب وہاں بھی گئے تو سیدھے ہو کے تو عبادت کرنے لگے. یعنی وہاں بھی اپنے لیے انہوں نے جگہ بنا لی کہ مچھلی کے پیٹ میں بیٹھا ہوں، کوئی ایسے تھوڑی ہوں. ہاں، اور وہاں انہوں نے جب یہ پکارا کہ لا الہ الا انت سبحانک انی کنت من الظالمین، تو یہ آواز سیدھی عرش پہ گئی تھی. جب عرش پہ ان کی آواز فرشتوں نے سنی تو کہنے لگے کہ یہ آواز بڑی سنی سنی لگتی ہے، لیکن چونکہ وہ نیچے سے آ رہی تھی تو دبی بھی تھی. जब गौर किया तो कहा, अच्छा ये वो यूनुस है जो बड़ी खुशी और खुशहाली के दिनों में भी अल्लाह को पुकारता था। इस पे फिर ये मसला बयान होता है कि जो शख्स खुशियों के दिनों में अल्लाह को याद रखता है ना, तो अगर किसी गम का शिकार हो जाए तो उसकी जल्दी सुनी जाती है, और इसके बरक्स जो खुशियों में अल्लाह को भूला हुआ हो, फिर अल्लाह की मर्जी है वो गम में उसकी सुने ना सुने। तो फिर वहाँ जो मामलात हुए वो आपको पता ही है, सूरह अंबिया में भी हम पढ़ चुके कि कुछ अरसा अल्लाह ताला ने उनको मछली के पेट में रखा, वो पढ़ते रहे और अल्लाह ताला कहते हैं कि लौला, अगर वो ये कलमा ना कहते, कौन सा, ला इलाहा इल्ला अंत सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन, तो लबी सफी बतनी, तो वो ज़रूर रहता उस मछली के पेट में क़्यामत तक। यानी वो मछली का पेट ही यूनुस की कब्र बन जाती, इतना भारी ये कलमा है। और सिर्फ उनके लिए नहीं था, सबके लिए यही है, जो भी ये पढ़ेगा अल्लाह ताला उसको आसानी करेगा। लेकिन ये नहीं कहा कि जो अपनी सहेलियों को मुश्किल में डाल देगा कि पढ़ा दो। हाँ बहरहाल ये मसला तो अब छेड़ने की बात नहीं है, तो मैंने शोर बेदार किया आपका। वो कहता है कि ला इलाहा इल्ला अंता सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन, और सहेलियां बेचारी पढ़ रही होती इन्नी कुंतु मिनज़ ज़ालिमीन, और घर वाली खाना पकाते हुए खुश हो रही होती ये मेरे लिए माफिया मांग रही है। तो थोड़ा सा बदल के पढ़वाया करें, अगर कभी को पढ़ाए तो उसका तर्जुमा ही बदलवा दें कुछ, के अल्लाह ताला हम पढ़ रहे हैं तो ये मैं इसकी मुश्किल दूर कर दें। मुश्किलों को दूर कराने के लिए मोमिन पढ़ाते हैं ना। तो अल्लाह ताला ने या नबी सल्लम से कहा, वला तकुन का साहिबिल होती, मत हो जाइए मछली वालों की तरह। इस नादा वहुवा मखदूम, जब उसने पुकारा, ये नादा लफ्ज में क्या छुपा हुआ है, वही कलमा ला इलाहा इल्ला अंत सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन पुकारा, और उस वक़्त वो गम से भरे हुए थे। क्या था गम उनको, मछली के पेट में जाने का गम, कौम के ईमान ना लाने का गम, और एक और भी बड़ा गम था, और वो क्या कि पीछे कौम क्या सोचेगी, आना तो है नहीं था साहब। भाई अल्लाह के कहने के, जैसे आप कहते हैं आज तो रात आके आप बच्चे को डांटेंगे तो आज तो तुम्हारा बाप तुम्हें खूब मारेगा, तो बाद में पता चले बाप तो लाड़ देख रहे हैं, तो कहेंगे ना कि ये बच्चा तो बच्चे की नजरों में मैं झूठी पड़ गई। अब अल्लाह ने इनका ये मामला भी कैसे प्यारा किया, और अल्लाह अपनों को कभी रुसवा नहीं करता। अल्लाह ने अभी अजाब नहीं था देना, अल्लाह को कोई मजबूर नहीं कर सकता कि देना नहीं था लेकिन अब फुलां ने कह दिया तो दे दो, लेकिन अल्लाह ताला ने पीछे कौम के साथ क्या मामला किया, बादल बना दिए। यानी ऐसे फील होने लगा कि आसमान पे अजाब आ रहा है, आना कोई नहीं था, लेकिन असरात शुरू हो गए अजाब के। कौम ने देखा कि ये तो अजाब आने की कैफियत हो गई है, कहेंगे देखा ये यूनुस सच कह के गया है, आज तो बस रात को तूफान आएगा और सब मर जाएंगे। फौरन इन्होंने अपने बुत तोड़े, घर की सारी नाफरमानी की चीजें खत्म की और जंगलों में चले गए, वहां जाके सजदों में गए, रोने लगे, तौबा अल्लाह माफ कर दे, अब ऐसा नहीं करेंगे। अल्लाह ने कहा अच्छा नहीं करोगे, वादा करते हो करते हैं, चलो फरिश्तों जाओ अजाब वापस ले जाओ। ये वाहिद कौम है, यानी इनकी मिसाल कुरान में अल्लाह ने दे दी, ये वाहिद कौम है जिस पे अल्लाह का अजाब आया और पलट गया। इसके अलावा जब अल्लाह के अजाब के असरात शुरू हो जाते हैं ना, तो फिर अजाब नहीं पलटते। क्या हुआ, अल्लाह ने यूनुस को सच्चा कर दिया। जो सच्चा होता है बंदा, वो गलती भी कर लेना तो अल्लाह उसकी बेगुनाही का सबूत पैदा कर देता है। और यहाँ से ये भी पता चलता है कि जब अल्लाह बंदे को किसी काम पे फाइज करे ना, तो जल्दबाजी में उसको छोड़ नहीं देना चाहिए कि ये तो मानते नहीं, छोड़ो फिर मैं जाता हूँ, बस अब मेरी तो बस हो गई, ये इनके तो नसीब में हिदायत नहीं है, ये अल्लाह के फैसले हैं किसके नसीब में हिदायत है किसके नहीं है। का लौला अंतदारकहु नेमतुम मिर रब्बिही लनुबिज बिल आरा इवहुव मज़मूम, अगर इन्हें इनके परवरदिगार का फजल संभाला न देता तो वो बड़े बुरे हालों एक चटियल मैदान में फेंक दिए जाते। सुभान अल्लाह, यानी अल्लाह ताला कहते हैं ये मेरा फजल था कि मछली ने ना उनको खाया ना दांत लगाया, सही सालम एक चटियल मैदान में उगल दिया, ये उस दुआ का नतीजा था कि मछली के पेट से निकल आए, अल्लाह ने उनको एक नई जिंदगी दी, असबाब मुहैया किए, और जब मछली के पेट से बाहर आए तो उगले हुए थे, जैसे गली हुई स्किन होती है। आप सोचे ना कि कोई डूब जाए तो उसकी स्किन कैसे हो जाएगी, ये तो पता नहीं कितने दिन वहां रहे थे। फिर अल्लाह ताला ने इनका इलाज किया, वहां एक पूरा हॉस्पिटल छोटा सा बन गया, कद्दू की बेल थी जिसके पास मक्खियां नहीं आती, जरासीम नहीं आते, वो उसने इनके ऊपर साया किया, फिर थोड़ी धूप लगी, अल्लाह ने इनको वहां फिर बिल्कुल ठीक कर दिया। ठीक हुए तो क्या हुआ, अब डांट पड़ेगी, नहीं, फजतबाहु रब्बुहु, फिर चुन लिया अल्लाह ने, एक दफा अल्लाह के रास्ते पे बंदा आ जाए फिर मान ले कि मेरे से गलतियां हो रही हैं, अल्लाह माफ करेगा। इंसान ना माफ करे, अल्लाह माफ कर देगा आपको। बस कहते नहीं हम काम करेंगे तो गलतियां बहुत करेंगे, तो बेहतर है ना करें। देखिए काम करके गलती करना काम ना करने से बेहतर है। दोबारा फजतबा रब्बू, फिर के कौम की तरफ चलो अभी वापस, अभी वक्त नहीं आया। फजअलहु मिनस सालिहीन, और उनको सालिहीन में कर दिया, बरगजीदा भी किया, फिर नबुवत बहाल की, फिर उसी कौम की तरफ गए जिधर जा चुके थे। सूरज यूनुस की आयत 98 में, सूरत अंबिया की आयत 87 और 88, और सूरत साफात की आयत 143 में इसकी डिटेल्स है, वो आप पढ़ना चाहें तो पढ़ सकते हैं। तो यहाँ पे अल्लाह ताला ने नबी को और हर उस बंदे को जिसको शौक है अल्लाह के दीन का काम करने का पैगाम दे दिया कि अगर तुम उलुल अज़्म बनना चाहते हो तो आजमाइशों से घबराना नहीं। जब कहते हैं मुखालिफ हवाएं चलें तो हौसले नहीं छोड़ने, बल्कि अल्लाह ताला के साथ मामला करना है। इसीलिए आपको पता है कि अल्लाह के नबी ने हिजरत करने में जल्दी नहीं की। मक्का से जो मदीना की हिजरत थी, इतना जुल्म हो चुका था, बल्कि मुसलमानों में से अक्सरियत जा चुके थे, लेकिन अल्लाह के नबी और अबू बकर ने हिजरत नहीं की थी। मुंतजर थे, जब हुक्म मिला फिर हिजरत की। तो जो अल्लाह की रहनुमाई में जिंदगी बसर करते हैं, अल्लाह ताला उनको सब कुछ अपनी मर्जी से बताते जाते हैं, फिर लोग करते हैं। और फिर उसके बाद आखिरी दो आयतें, वहीं यकादुल्लज़ीन कफरू लयुज़लिकूनक बिअबसारिहिम लम्मा समिउ ज़िक्र वयकूलून इन्नहू लमजनून वमा हुवा इल्ला ज़िक्रुल लिल आलमीन। और काफिर लोग जब कुरान सुनते हैं तो आपको ऐसी नज़रों से देखते हैं गोया आपके कदम डगमगा देंगे, और कहते हैं ये तो एक दीवाना है, हालांकि ये कुरान तमाम अहले आलम के लिए नसीहत है। इन दो आयतों में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ कुफार की एक और कोशिश का तذکرہ है। सारी कोशिशें करने के बावजूद जब दीन का काम ना रुका ना, तो कुफारे मक्का एक काम किया करते थे, और वो क्या कि जब आप लोगों को कुरान पढ़ा रहे होते ना या कुरान सुना रहे होते तो ये आके आपको घूरना शुरू कर देते। अब देखिए किसी बंदे को पता चले कि कोई आपको घूर रहा है तो कोई असर पड़ता है उसका कि नहीं पड़ता? आप में से कोई मुझे घूमना शुरू कर दे, गम लग जाता है ना, पता नहीं क्या है, मेरा स्कार्फ ठीक है, पता नहीं मेरे चेहरे पे कुछ लग गया है, पजल हो जाता है, हर इंसान होता है। आप देखिए कि आंखों में से असर निकलते हैं, ये असल में मरूब कर रहे होते थे, ये क्या, या ऐसे घूरते होंगे कि जाते हो कि नहीं, छोड़ते हो कि नहीं, है? आप तो घड़ी को देखेंगे तो बंदा परेशान हो जाएगा। तो आप यानी एक इस तरह से जैसे आपको अनकंफर्टेबल करना चाहते थे कि आपको मरूब कर दें और आप ये काम छोड़ दें, और फिर बाहर आके हकारत से कहते हैं ये दीवाना है, हमने इतना घूरा फिर भी नहीं छोड़ा। हाँ, जैसे कभी आप अपने बच्चों को घूरते रहे, वो अपना खाना खा रहे हैं, जो करना था कर रहे हैं, वो कहते हैं हमने देखा ही नहीं था आपको। हाँ, तो ऐसी बातें होती है ना। तो यहाँ अल्लाह ताला ने बताया कि ये आपको दीवाना नहीं कह रहे, हर बंदा जो अल्लाह की तरफ आएगा उसको उसके घर वालों ने मजनू और दीवाना कहा, तो आप इनको छोड़ दीजिए, इनके हाल पे इनकी निगाहों से कुछ नहीं होगा। अच्छा, इस आयत को पता नहीं क्यों लोग नजरे बद के लिए पढ़ते हैं। वैसे मैं सोचती हूँ कि जिन्होंने वजीफे बनाए होते हैं उन्होंने एक दफ़ा तो तर्जमा ज़रूर पढ़ा होता है। ये आयत बहुत जगह पढ़ी है लेकिन मुझे इसकी कोई सनद नहीं मिलती। कुछ लोग कहते हैं कि किसी की नज़रे बद हो तो उससे बचने के लिए आयत पढ़े आप, बल्कि नज़रे बद के कार्ड और दुआओं की बुक्स में भी देखें तो ये आयत लिखी होती है। अब तर्जमा तो है कि आपको अपनी आंखों से देखते हैं लेकिन आगे जो बातें, लेकिन जब तक किसी चीज़ की कोई दलील नहीं मिल जाती आप कैसे ये कर सकते हैं? तो बहरहाल कोशिश की बात ये होनी चाहिए कि जो बात जहाँ तक रहे उस पर रहे। हाँ, अगर इसकी कोई दलील मिल जाती है, कोई ऐसा काम होता है जिसके लिए कहा जाता है, तो फिर ये अलग बात है। यहाँ लफ्ज़ एक मुश्किल था, लयुज़लिकूना का ज़लक़ा से है, ज़ा लाम काफ़ पाँव के फिसलने को कहते हैं, यानी पाँव फिसलाना चाहते थे। मुराद ये कि आपको इतना पजल करना चाहते थे कि आप टंग स्लिप हो जाए, जो कहना चाहते हैं वो कहें ना। और बस दफ़ा ऐसा माहौल पैदा कर दिया जाता है कि बात करनी मुश्किल हो जाती है। तो अल्लाह ताला ने कुफारे मक्का की ये बातें आपके सामने रख कर बता दिया कि इनकी बातों से मरूब ना हो, आप इनको देखें ही ना, आपको पता ही नहीं चलेगा ये आपको कहना क्या चाहते हैं। तो ये थी सूरत अल-क़लम, जिसका पूरी सूरत का मेन थीम एक ही नुक्ते पे था कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के दीन के रास्ते में जो ये रुकावटें खड़ी करते थे اس میں آپ کی ذات سے لے کے آپ کے کردار اور آپ کے پیغام ہر چیز کے اوپر ان لوگوں نے گہری نظریں رکھی ہوئی تھیں. ہم سب کے لیے اس میں یہی پیغام ہے کہ جس کو یہ شوق ہے نا کہ اللہ اس کو چن لے, پھر اس کو مشکلات اور مخالفتوں کے بیچ میں سے اللہ کے کام کو کرتے ہی رہنا ہے. جس کو اپنی جان پیاری ہوگی وہ چھوڑ دے گا. دیکھیے اگر اللہ کے نبی صلی اللہ علیہ وسلم سیلف پٹی کا شکار ہوتے, خود پسند ہوتے, تو کہتے نہیں تو نہ سے بھاڑ میں جاؤ بھائی, مجھے تم سے کیا ملنا ہے, میں نے کوئی تم سے لینا ہے, جاؤ گھر بیٹھو, مجھے کیا, میں بھی آرام سے بیٹھتا ہوں, بیویاں بھی ہیں, بچے بھی ہیں, گھر داری ہے, اپنا کام کرو. لیکن اس سیلفشانہ سوچ سے دین کے کام نہیں ہوتے. اس راستے میں باتیں بھی سننی پڑیں گی, الزامات بھی لگیں گے, تنقید بھی ہوگی, لیکن صبر کے ساتھ کام لے کرنا ہے. اور اللہ تعالیٰ سے دعا ہے کہ ہمیں اس راستے پہ استقامت دے اور فتنوں سے محفوظ رکھے. یہاں پہ سبق پورا ہوا. سبحان ربک رب العزت یما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. تلاوت سنیں گے. بسم اللہ الرحمن الرحیم نون والقلم وما يسطرون ما انت بنعمة ربك بمجنون وإن لك لأجرا غير ممنون وإنك لعلى خلق عظيم فستبصر ويبصرون بأيكم المفتون إن ربك هو أعلم بمن ضل عن سبيله وهو أعلم بالمهتدين فلا تطع المكذبين ودوا لو تدهن فيدهنون ولا تطع كل حلاف مهين هماز مشاء بنميم مناع للخير معتد أثيم عتل بعد ذلك زنيم أن كان ذا مال وبنين إذا تتلى عليه آياتنا قال أساطير الأولين سنسمه على الخرطوم إنا بلوناهم كما بلونا أصحاب الجنة إذ أقسموا ليصرمنها مصبحين ولا يستثنون فطاف عليها طائف من ربك وهم نائمون فأصبحت كالصريم فتنادوا مصبحين أن اغدوا على حرثكم إن كنتم صارمين فانطلقوا وهم يتخافتون ألا يدخلنها اليوم عليكم مسكين وغدوا على حرد قادرين فلما رأوها قالوا إنا لضالون بل نحن محرومون قال أوسطهم ألم أقل لكم لولا تسبحون قالوا سبحان ربنا إنا كنا ظالمين فأقبل بعضهم على بعض يتلاومون قالوا يا ويلنا إنا كنا طاغين عسى ربنا أن يبدلنا خيرا منها إنا إلى ربنا راغبون كذلك العذاب ولعذاب الآخرة أكبر لو كانوا يعلمون إن للمتقين عند ربهم جنات النعيم أفنجعل المسلمين كالمجرمين ما لكم كيف تحكمون أم لكم كتاب فيه تدرسون إن لكم فيه لما تخيرون أم لكم أيمان علينا بالغة إلى يوم القيامة إن لكم لما تحكمون سلهم أيهم بذلك زعيم أم لهم شركاء فليأتوا بشركائهم إن كانوا صادقين يوم يكشف عن ساق ويدعون إلى السجود فلا يستطيعون خاشعة أبصارهم ترهقهم ذلة وقد كانوا يدعون إلى السجود وهم سالمون فذرني ومن يكذب بهذا الحديث سنستدرجهم من حيث لا يعلمون وأملي لهم إن كيدي متين أم تسألهم أجرا فهم من مغرم مثقلون أم عندهم الغيب فهم يكتبون فاصبر لحكم ربك ولا تكن كصاحب الحوت إذ نادى وهو مكظوم لولا أن تداركه نعمة من ربه لنبذ بالعراء وهو مذموم فاجتباه ربه فجعله من الصالحين وإن يكاد الذين كفروا ليزلقونك بأبصارهم لما سمعوا الذكر ويقولون إنه لمجنون وما هو إلا ذكر للعالمين